ولا جناح علیکم، اور نہیں کوئی گناہ تم پر، فیما عرضتم به من خطبۃ النساء، جو بھی تم نے اشارتاً کنایتاً کہا عورتوں کے پروپوزل کے بارے میں۔ یہاں عرضتم به کا لفظ آیا ہے، عرض کا روٹ ہے عین رے باد، عرض یعرض تعریض، بات کو ایک جانب رکھ کر اشارے کنائے سے اپنا معافی ضمیر بیان کرنا، یعنی صریح الفاظ میں بات بتانے کی بجائے انڈائریکٹلی یا اشاروں میں بات کرنا، یہ تفریح کی ضد ہے، تفریح سواد والا۔ اور خطبہ کا روٹ ہے خے پوئے بے خطبہ، یہ اردو میں جو خطاب ہوتا ہے، آج فلاں صاحب خطاب فرما رہے ہیں، وہی روٹ ہے اس کا۔ خطبہ کا لفظی مطلب ہوتا ہے باہم گفتگو کرنا، خطاب کرنا بھی کیا ہوتا ہے، گفتگو کرنا۔ جب یہ خے کی پیش کے ساتھ ہو خطبہ، تو اس کا مطلب ہوتا ہے واعظ و نصیحت کرنا، تقریر کرنا، لیکچر دینا، اور اگر خے کی زیر کے ساتھ ہو خطبہ، تو مراد ہوتا ہے شادی کے بارے میں گفتگو کرنا، نکاح کا پیغام دینا۔ اسی لیے عام طور پر اس کا ترجمہ منگنی کر دیا جاتا ہے۔ اب دیکھیں گے کہ بعض قرآن پاک کے تراجم میں ترجمہ کیا کیا جاتا ہے اس کا، خطبہ کا منگنی۔ تو منگنی کے اصل میں کیا ہے، منگنی کا لفظ اردو میں آپ دیکھیں مانگنا، انگریزی میں کیا کرتے ہیں، پروپوز کرنا۔ اچھا، اس سے پھر بعض لوگ کہتے ہیں کہ وہ اسلام میں منگنی کا کیا تصور ہے، تو یہ جو ہم نے منگنی بنا رکھی ہے اور اس کو بسا اوقات شادی سے بھی بڑھا چڑھا کر مناتے ہیں یا کرتے ہیں، جو بھی آپ کہہ لیں، اسلام میں اس کا کوئی تصور نہیں ہے۔ ٹھیک ہے، اس کے بارے میں گفتگو کی جا سکتی ہے، تھوڑا بہت تحفے کا تبادلہ کیا جا سکتا ہے ایک بات پوری کرنے کے لیے، لیکن اس کے لیے ایک رسم جو بنتی چلی جا رہی ہے، اور اس موقع پر ساری برادری کو اکٹھا کرنا اور بڑی بڑی دعوتیں کرنا اور باقاعدہ لڑکی کو دلہن بنانا اور پھر لڑکے کا آ کر اس کو خود رنگ پہنانا، یہ سب غیر شرعی طریقے ہیں، اسلام میں اس کی کوئی گنجائش نہیں ہے۔ اور یہاں مراد اس سے کیا ہے، خطبۃ النساء، یعنی عورتوں کو شادی کا جو پیغام دو۔ او اکننتم، یا چھپا کے رکھو، اکننتم کس سے ہے، کاف نون نون سے، کن کن، یہ جو کان ہے ہمارا، تو اس میں بھی جس حصے سے واقعی ہم سنتے ہیں وہ اندر چھپا ہوا ہوتا ہے، کنن غار کو بھی کہتے ہیں، کسی محفوظ جگہ پر چھپنا۔ او اکنن تم فی انفسکم، یا تم چھپاؤ اپنے نفسوں میں۔ تو اس سے مراد کیا ہے صاحب سے، مراد یہ ہے کہ بیوہ عورت، یا وہ عورت جس کو طلاق بائنہ ہو چکی ہے، ضروری نہیں بائنہ کے لیے تین ہی ہوئی ہو، ایک بھی بائنہ ہو سکتی ہے اگر اس میں شوہر رجوع نہیں کرتا اور عدت ختم ہو جائے، تو عدت کے دوران واضح الفاظ میں پیغام نکاح نہیں دیا جا سکتا، ہاں اشارتاً بات کی جا سکتی ہے۔ لا جناح علیکم، کم سے مراد کون ہے یہاں، جو بھی پیغام نکاح دے، تم پر کوئی گناہ نہیں کہ تم اشارتاً عورتوں کو پیغام نکاح دو۔ اور اس میں بھی گناہ نہیں کہ او اکنن تم فی انفسکم، یا اپنے دل میں اس کو چھپا کے رکھو، بھی کسی پہ بھی ظاہر نہ کرو۔ اب دیکھیں کہ یہ ایک بہت فطری چیز ہے نا، جس لڑکی کی بھی شادی نہیں ہوئی ہوگی، یا وہ طلاق یافتہ ہوگی، یا وہ بیوہ ہوگی، اس کے بارے میں معاشرہ کسی نہ کسی طرح ضرور فکر مند ہوگا، سوچے گا، اور اس کے لیے کوئی نہ کوئی میچ بنائے گا کہ اس لڑکی کی شادی یہاں ہو جانی چاہیے، فلاں کو اس سے ملا دینا چاہیے۔ تو یہ باتیں فطری، اور اس پر ناراض نہیں ہونا چاہیے۔ کچھ لوگ اس پہ بہت ناراض ہو جاتے ہیں کہ کیوں ہم ہی نظر آتے ہیں آپ کو کہ ہمارے بارے میں آپ سوچے نہیں، تو آپ دوسرے کے شکریہ ادا کریں کہ کوئی آپ کے بارے میں کنسرن ہے۔ یہاں پر بھی اللہ تعالیٰ ایک رعایت دے رہے ہیں کہ ٹھیک ہے تم ڈائریکٹ اس سے بات نہیں کرو، کیونکہ اس وقت عورت جو ہے وہ ایک بہت ایموشنل، اس کو سیٹ بیک ہوتا ہے، یا وہ ایک شاک میں ہوتی ہے، وہ ایک جذباتی صدمے سے گزرتی ہے، چاہے طلاق ہو یا بیوگی کی صورت ہو۔ لیکن چونکہ نکاح ایک ایسی فطری ضرورت ہے کہ اس سے انکار نہیں کیا جا سکتا، تو इतनी सख्ती नहीं की गई कि तुम इशारतन भी उसका जिक्र ना करो। इशारतन जिक्र कर सकते हो, अपने दिल में भी ख्याल ला सकते हो। अच्छा, इशारतन जिक्र कैसे हो सकता है? इनडायरेक्टली, मतलब कोई शख्स ये कहे कि मुझे भी शादी करना है, ये ना कहे कि मुझे तुमसे करना है, या कोई उसकी माँ या बहन जाकर ये ना कहे कि हम अपने बेटे के लिए प्रपोज करने आए हैं, लेकिन ये कि किसी भी मजलिस में या किसी भी तरीके से या इशारतन एक पैगाम कन्वे कर दिया जाए। तरीका या अल्फाज कोई भी हो सकते हैं, लेकिन बराह रास्त गुफ्तगू ना हो। अलिम अल्लाह, अल्लाह जानता है, अन्नकुम कि बेशक तुम, सतज कुरू न हुन्ना, अनकरीब तुम उनका जिक्र करोगे। स अनकरीब तज कुरू ना, तुम जिक्र करोगे हुन्ना उनका। रूठ है इसका जाल काफरे, दिल या जबान पर किसी चीज का हाजिर होना, यानी तुम्हारे दिल में उनका ख्याल आएगा या फिर जबान पे कहीं उनका जिक्र आ जाएगा। यानी ये एक बिल्कुल फितरी चीज है, ऐसा तो हो जाएगा और इसमें कोई पकड़ नहीं। लेकिन क्या मना है? वला किल्ला तुवा इदू हुन्ना, तुम ना उनसे वादा करो सिर्रन, छुप कर, यानी ना तो मर्द और औरत के दरमियान कोई ऐसी छुपी हुई गुफ्तगू होनी चाहिए, ना ही पैगाम के तबादले का कोई ऐसा तरीका होना चाहिए। यानी इस हद तक तो काबिले माफी है कि तुम्हारे दिल में किसी औरत का ख्याल आ गया या तुम्हारी जबान पर उसकी पसंदीदगी का जिक्र आ गया, जैसे खानदानी निजी महफिलों में आमतौर पर होता है, लेकिन ये बात काबिले कबूल नहीं कि तुम चुप कर टेलीफोन पर उनसे बातें करो या खत लिखो या किसी मैसेंजर के जरिए जाकर कोई पैगाम भेजो। नहीं, वला किल्ला तो आईदू हु नसिर्रन, खुफिया वादे मत करना, खुफिया दोस्ती, छुपी दोस्ती नहीं, छुपे वादे नहीं। इल्ला अन तकूलू कौलम मारूफा, मगर ये कि तुम कहो बात मारूफ, बात भली, यानी मारूफ बात फिर वही इशारों के नायों में मुराद है। यानी इशारों के नायों में बरसरे महफिल तो किसी चीज का जिक्र तुम कर सकते हो, पैगाम किसी और तरीके से दे सकते हो, लेकिन छुप कर बात न करना। वला ताजिमो, और ना पक्का इरादा करना। अज्म, अज्म किसको कहते हैं? पुख्ता इरादे को, पक्के इरादे को। उकबतन निकाह, निकाह की गिरा का। हत्ता यहां तक के, यबलुगल किताबू पहुंच जाए इद्दत अजलहू, अपने मुकरर वक्त को, यानी इद्दत अपने मुकरर वक्त को पहुंच जाए। इसका क्या मतलब है? इद्दत पूरी हो जाए। जब तक इद्दत पूरी ना हो जाए उस वक्त तक तुम निकाह नहीं कर सकते, शादी नहीं कर सकते। और इसमें बेवा औरत भी शामिल है और मुतल्लका रजईया भी शामिल है। मुतल्लका कौन है? जिसकी तलाक हो चुकी है। रजईया जिसमें शोहर रुजू का हक रखता है। क्यों मना है? इसलिए हो सकता है उसका अपना ही खामिद रुजू कर ले। और अगर कभी कोई शख्स किसी इद्दत वाली औरत से निकाह कर ही बैठे तो ऐसे निकाह हमें तफरीक कराई जाएगी, अलग किया जाएगा उनको, ये निकाह दुरुस्त नहीं। और बात तो ये भी कहते हैं कि इद्दत भी गुजर जाए तो फिर भी इन दोनों के दरमियान दोबारा निकाह नहीं हो सकता, लेकिन बात कहते हैं कि नहीं हो सकता है। वालमु, और जान लो, अन्न अल्लाह, बेशक अल्लाह ताला, यालमु जानता है, माफी अनफुसिकुम जो तुम्हारे नफ्सों में है, फहजरू बस उससे डरो। ये क्या बात है? इसका क्या मतलब है? जान लो कि अल्लाह जानता है जो तुम्हारे नफ्सों में है, उससे डरो। क्या मुराद है इस बात से? इसमें क्या बताया जा रहा है? बहुत गहरी बात है। क्यों कहा गया उससे डरो, ख्याल आने पर भी डरो, क्यों? अभी तो कहा गया था ख्याल आने पे पकड़ नहीं, अभी कहा जा रहा है कि उससे डरो जो भी तुम्हारे दिल में ख्याल आ रहे हैं। खूब समझ लो कि अल्लाह तुम्हारे दिलों का हाल तक जानता है, लिहाजा उससे डरो। यहां दिल के ख्याल पे पकड़ की बात हो रही है। चलिए मुझे ये बताइए, क्या दिल में आने वाले ख्यालात पर किसी को इख्तियार है? फिर क्या जो चीज इख्तियार से बाहर हो उस पर कोई पकड़ है? अगर पकड़ नहीं तो डरने की बात क्यों की गई? अगर पकड़ नहीं तो डरने की बात क्यों? फिर डरना कैसा? डरा तो उस वक्त जाता है जब किसी चीज पर पकड़ हो रही हो या पकड़ हो सकती हो। जब दिल के ख्यालात हमारे इख्तियार में ही नहीं तो फिर हमें क्यों पकड़ा जाए? यहां नंबर एक तो अज़्म की बात हो रही है, और ऐसे ख्याल पर पकड़ की बात है जो अमल में बदल सकता हो, जिस पर एक्शन लिया जा सकता हो, जो इंसान को एक्शन की तरफ ले जाए। दूसरी बात यह है कि कुछ ख्यालात गैर इख्तियारी होते हैं और कुछ ख्यालात इख्तियारी होते हैं। इख्तियारी ख्यालात क्या होते हैं? यानी जानबूझ के, मसलन नमाज के बारे में आता ना कि जो ख्यालात तो इंसान के बस से बाहर हो, खुद ब खुद आ जाए, उन पे तो पकड़ नहीं। लेकिन कुछ ख्याल ऐसे हैं जिनको नबी सल्लल्लाहु अलैहि वसल्लम ने हदीस कल्ब कहा, दिल की बातें, कि ख्याल आया फिर गया नहीं, फिर उस पर इंसान ऐसा महव हुआ, अपने दिल से वो बातें शुरू कर दी और फिर सिर्फ इतनी बात रह गई कि वो अमल में आ जाए। इस चीज से मना किया गया, यानी ख्याल आए और जाए तो कोई बात नहीं, लेकिन वो ख्याल जो आके ठहर जाए और उस पर अंदर ही अंदर अमल भी होने लगे, वो मना है। फिर इसी तरह कुछ ख्यालात ऐसे हैं कि जिनकी कोई बुनियाद न हो और बेवजह वो दिल में जड़ पकड़ जाए, जिनको बदगुमानी भी कहा जाता है, जैसे इय्याकुम वज़्ज़न फ़इन्नज़ ज़न्न अकज़बुल हदीस, बच्चों तुम गुमान करने से, क्योंकि गुमान सबसे झूठी बात होती। फिर कुरान पाक में जगह आता है, या अय्युहल्लज़ीना आमनू इज्तनिबू कसीरन मिनज़्ज़न, ऐ लोगों जो ईमान लाए हो, बहुत ज्यादा गुमान करने से परहेज करो। इन बाज़ज़न्न इस्मुन, बाज़ गुमान भी गुनाह होते हैं। तो जब गुमान गुनाह होते हैं तो जाहिर है उस पर पकड़ भी हो सकती। तो वो ख्यालात जो महज आकर चले जाए वो तो काबिले माफी हैं, लेकिन वो ख्यालात जिनको फॉलो किया जाए और जो फॉलो करते करते अज़्म बन जाए और बस इतनी देर हो कि अज़्म अमल में बदल जाए, उसकी मुमानियत है, क्योंकि पीछे इसी से मना किया जा रहा है ना। वालमु, और जान लो, अन्नल्लाह यालमु, कि अल्लाह जानता है, माफी अनफुसिकुम, जो तुम्हारे नफ्सों में है। यानी यहां अल्लाह ताला ने अपनी सिफत इल्म का हवाला दिया है। इसी की बुनियाद पर कवानीन का सही एहतराम किया जा सकता है। फहज़रू से मुराद ये है कि उसकी ढील से किसी धोखे में ना पड़ो, नजा उसके तहम्मुल पर, कि बेढब है पकड़ उसकी, डर उसकी देरगिरी से कि है सख्त इंतकाम उसका। यानी आमतौर पर हम क्या करते हैं, हमारे गुनाहों के बावजूद जब अल्लाह ताला हमें नहीं पकड़ते तो हम और फैलते जाते हैं, चौड़े होते जाते हैं और गलत काम करते हैं। तो इसके बारे में कहते वालमु अन्नल्लाह गफूरुन हलीम, जान लो कि अल्लाह बख्शने वाला भी है, बुर्दबार भी है, वो फौरी नहीं पकड़ता, लेकिन उसका ये जो तहम्मुल है, उसका जो हिल्म है, इसकी वजह से तुम किसी धोखे में मुबतला न हो और गलत काम मत करते चले जाओ। پورا فلسفہ اصل میں سائد میں بیان ہو گیا ہے کہ جو عام طور پر لڑکے لڑکی کی دوستی سے شروع ہوتا ہے. کیسے ہوتا ہے؟ پہلے ایک خیال آتا ہے, پھر اس خیال کو امپورٹنس دی جاتی, پھر اسے ڈسکس کیا جاتا ہے, پھر وہ بڑھتا چلا جاتا ہے, حتیٰ کہ وہ پوری طرح جڑ پکڑ لیتا ہے. پھر انسان اس کی وجہ سے بسا اوقات غلط کاموں میں مبتلا ہو جاتا ہے. ایک حدیث میں آتا ہے کہ اللہ سے حیا کرو جیسا حیا کرنے کا حق ہے. لوگوں نے عرض کیا کہ ہم تو اللہ تعالیٰ سے بہت حیا کرتے ہیں. آپ نے فرمایا نہیں, اس کا مطلب یہ ہے کہ سر اور جو کچھ اس کے اندر ہے اور پیٹ اور جو کچھ اس کے اندر ہے اس کی حفاظت کرو. اب سر اور جو کچھ اس کے اندر ہے وہ کیا ہے؟ ہمارا دماغ ہے. سر میں کیا ہے؟ دماغ. دماغ میں کیا آتا ہے؟ خیالات آتے ہیں. یعنی تمہارے خیالات بھی فحش نہ ہوں, خیالات بھی برے نہیں ہونے چاہیے انسان کے. خیالات اگرچہ کسی دوسرے کو نظر نہیں آتے, ہماری سوچیں کسی کو نہیں پتا چلتی ہم کیا سوچ رہے ہیں, لیکن اللہ تمہارے خیالات بھی جانتا ہے. اس سے شرماؤ, کسی اور کو نہیں پتا, اس کو پتا ہے. تقوی یہی تو ہے. تقوی کس چیز کا نام ہے؟ اللہ سے شرمانے کا نام ہے. اور پیٹ اور جو کچھ اس کے اندر ہے, رزق کی طرف اشارہ ہے, کھانا پینا, اور پھر اسی کے ساتھ دل بھی ہے. بطن سے مراد ہوتا ہے چھپا ہوا حصہ جو ہمارا اندر کا جوف ہے, وہیں دل بھی ہے اور باقی اعضا بھی. ان کی بھی حفاظت کرو اور ان کے معاملے میں بھی خدا سے شرماؤ. یعنی وہ حلیم ہے, بردبار ہے, اس لیے درگزر کرتا ہے, لیکن کوئی چیز اس کے علم سے باہر نہیں. ایسا نہیں کہ اسے پتہ ہی نہیں چلا کہ تم کیا بدماشی کر گئے اور وہ تمہیں پکڑ ہی نہ سکا, لہذا غلط کام کرتے چلے جاؤ. ایسا نہ ہو. لا جناح علیکم, نہیں کوئی گناہ تم پر. ان طلقتم النساء, اگر تم نے طلاق دے دی عورتوں کو, مالم تمسوہن, جب تک تم نے ان کو چھوا نہیں, او تفردو لہن فریدہ, یا ان کے لیے کوئی مہر مقرر نہیں کیا. عام طور پر کسی عورت سے نکاح کرنے کے بعد اگر اس کی رخصی نہ ہوئی ہو اور اس کو طلاق دے دی جائے تو یہ بہت بڑی برائی سمجھی جاتی ہے نا, بہت زیادتی سمجھی جاتی. لیکن بعض حالات ایسے ہوتے ہیں کہ جس میں یہ تلخ قدم اٹھانا ہی پڑتا ہے, پھر انسان گلٹی فیل کرتا ہے کہ شاید میں نے کوئی گناہ کیا ہے. فرمایا کہ یہ گناہ کی بات تو نہیں. لا جناح علیکم ان طلقتم النساء, اگر تم نے عورتوں کو طلاق دی. کن عورتوں کو؟ مالم تمسو ہننا, جن کو تم نے ہاتھ نہیں لگایا. ہاتھ لگانے سے مراد کیا؟ کہ جن کی ابھی رخصتی نہیں ہوئی, جن سے تمہارا کوئی جسمانی تعلق نہیں ہوا. یا پھر او تفردو لہن فریدہ, ان کا تم نے کوئی مہر مقرر نہیں کیا, یعنی ابھی بالکل ابتدائی سٹیجز میں نکاح ہوا. تمسو کا لفظ جو ہے نا میم سین سین سے ہے, مس کرنا. مس کرنا کس کو کہتے ہیں؟ ٹچ کرنا, جسم کے کسی حصے کے ساتھ کسی چیز کا لگنا. یعنی مرد کا جسم عورت کے جسم کے ساتھ نہیں لگا. او تفردو فیرے دواد, سخت چیز کو کاٹنے کو کہتے ہیں نا, فرض, قطعی حکم لگانا, کسی چیز کو واجب اور ضروری قرار دینا. اور فریضہ اسی سے ہے, مراد یہاں مہر ہے. تو اس سے کیا پتا چلتا ہے کہ مہر بہت اہم چیز ہے, فرض ہے. تو سمپلی آیت کا مفہوم کیا ہوا کہ اگر کسی عورت کی ابھی رخصتی نہیں ہوئی, صرف نکاح ہوا تھا اور نکاح کے وقت ابھی مہر بھی مقرر نہیں ہوا تھا کہ طلاق ہو گئی, اب کیا کیا جائے؟ فرمایا وَمَتِّعُوهُنَّ, اور ان کو فائدہ دو. یعنی ابھی مرد نے ان سے تو کوئی فائدہ نہیں اٹھایا, لیکن پھر بھی کیا حکم ہے؟ कि तुम उनको फायदा पहुंचाओ। क्यों फायदा पहुंचाओ उनको? इसलिए कि वो जो औरत को शौक लगा है वो तुम्हारे साथ मंसूब हुई, तुम्हारे नाम के साथ उसका नाम लगा और अब वो नाम अलग हो रहा है, तो इस पर भी उसे कंपनसेट करो, उसको मालो मता दो। मत्तेउहुन्ना, मीम ते एन का मतलब होता है किसी चीज का बुलंद होना, अरसाए दराज तक फायदा उठाना। तो यहां मुता से मुराद क्या है? मुता तलाक, जो तलाक के बाद शौहर की तरफ से औरत को मिलता है, यानी तलाक देने के बाद औरत को कुछ फायदा पहुंचाओ। कितना, क्या, कैसे? अलल मुंह से इकदरुहू, वुस्सत वाले पर उसकी हैसियत के मुताबिक। कदर का क्या माना है? अंदाजा, उसके अंदाजे के मुताबिक, वुस्सत के मुताबिक। अगर कोई अमीर शख्स है तो वो अपनी हैसियत के मुताबिक दे। वह अलल मुक्तिर, और ऊपर फकीर के, मुक्तिर कास्तेरे तंग दस्त, ऐसा शख्स जिसने अपने कारोबार का दायरा तंग कर लिया हो, यानी मुफलिस बदहाल शख्स है, वो कितना दे? कदर, अपनी वुस्सत के मुताबिक। गोया इस्लाम ने मुतअ तलाक की कोई हद मुकर्रर नहीं की कि 500 रुपए हो या 5,000 हो या 5,00,000 हो। देखा यह जाएगा कि देने वाले की हैसियत क्या है, वो कितना दे सकता है, बस उतना दे दो। मताअम बिल मारूफ, फायदा पहुंचाना है भले तरीके से, मारूफ के साथ। अब ये मारूफ क्या चीज है? यानी आम तौर पर सोसाइटी में जो तरीका चल रहा है उसके मुताबिक देना होगा। इसमें हम देखते हैं कि सहाबा कराम और ताबीन के दरमियान मुख्तलिफ रिवायात रही हैं। मसलन हजरत हसन बिन अली रज़ी अल्लाह ताला अन्हु के बारे में आता है कि उन्होंने अपनी एक बीवी को तलाक बायना दी और उसे 20,000 दिरहम बतौर मता अता किए। ये बहुत बड़ी रकम थी। कितनी? 20,000 दिरहम। जब औरत को वो रकम मिली तो उसने कहा, मता उन कलील मिन हबीबिन मुफारिक, ये तो बहुत थोड़ा है उसके मुकाबले में जिस शख्स को मैंने छोड़ दिया या जिससे मैं अलग हुई, यानी जुदा होने वाले साथी के मुकाबले में ये तो मताए कलील है। हजरत हसन ने जब सुना तो रो पड़े और कहा कि अगर मैं 3 तलाक न दे चुका होता तो रुजू कर लेता। इसी तरह कुछ और रिवायात भी इसमें आती हैं कि बाज ने कपड़ों का एक जोड़ा दिया। इब्न अब्बास के बारे में शायद आता है कि उन्होंने एक जोड़ा कपड़े दिए ऐसे ही एक मौके पर। और फिर ये कि ये मुतअ तलाक भी इज्जत के साथ देना चाहिए, शराफत के साथ देना चाहिए, तंग करके नहीं देना चाहिए, दूसरे को सता सता के नहीं देना चाहिए, लटका कर नहीं रखना चाहिए। हक्कन अलल मुहसिनीन, ये हक है मुहसिनीन के जिम्मे, इसे औरत का एक हक करार दिया गया जो मोहसिन मर्द के जिम्मे है। अब देखें कि तलाक की बात हो रही है लेकिन साथ ही किसकी बात हो रही है? तकवा और एहसान की बात हो रही है, ताकि खास कानूनी मामलात में भी मोहब्बत, हमदर्दी, दिलजोई और एहसान, हुस्न सुलूक को ना भूला जाए। यह है दरअसल इस्लाम की रूह। यानी मामला क्या हो रहा है? तलाक का मामला हो रहा है, एक घर टूट रहा है, दो लोगों के दरमियान जुदाई हो रही है, इंतहाई जज्बाती वक्त है, गम और गुस्से का वक्त है, लेकिन साथ ही क्या है? एहसान की बात है, तकवा की बात है। क्या हमारे माशरे में ऐसा ही होता है? आप देखिए कि एक असाइनमेंट क्यों ना आपको दे दी जाए कि कंपैरिजन करें, तलाक के मामले में कुरान की तालीम क्या है, नंबर एक तलाक कैसे दी जाए, तलाक के बाद इद्दत कैसे गुजारी जाए, बेवा औरत इद्दत कैसे गुजारे, मुतय तलाक दिया जाए, तस्रीहुम बे एहसान वगैरह वगैरह, वो सब बातें। और दूसरी तरफ हमारे माशरे में क्या होता है, हम क्या करते हैं। अब आप देखिए यहां पर हक्कन अलल मुहसिनीन, वो बीवी जिसका अभी मेहर मुकरर नहीं हुआ, वो बीवी जिसको अभी तुमने हाथ नहीं लगाया, वो रुख्सत होके नहीं आई, जिसकी मसलन तुमने शक्ल नहीं देखी, जिससे तुम्हें कोई भी फायदा नहीं पहुंचा, सिर्फ एक कागज पर एक माहिदा करार पाया है, तो भी उस माहिदे को जब रिवर्स किया जाए या उसे खत्म किया जाए तो एहसान के साथ मामला करते हुए उसको कुछ ना कुछ दे दिला के रुख्सत करो।